بسم الله الرحمن الرحيم تیرا لائن والا قرآن مجید صفحہ نمبر 63 صفحہ نمبر 63 پہلی لائن تھی, پارا نمبر 3 رکوع نمبر 5 سورۃ البقرہ آیت نمبر 272. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. لیس علیک ہداہم ولکن اللہ یہدی من یشاء, صدق اللہ العظیم. اعوذ باللہ, میں پناہ میں آتا ہوں اللہ کی, من الشیطان الرجیم, نہایت مردود شیطان سے. بسم اللہ, اللہ کے نام کے ساتھ, الرحمن جو بے حد مہربان ہے, الرحیم نہایت رحم والا ہے. ربیع الاول کے حوالے سے نبی پاک صلی اللہ علیہ وسلم کا ذکر خیر چل رہا ہے. اس بارے میں یہ بات گزارش کی گئی کہ نبی پاک صلی اللہ علیہ وسلم کو انبیاء کرام علیہ السلام میں کیا امتیاز حاصل ہے. نبی علیہ الصلوۃ والسلام کو جو امتیازی خصوصیات حاصل ہیں, ان میں سب سے پہلی بات تھی کہ نبی علیہ الصلوۃ والسلام کا لقب امی ہے. اس کے اندر تین باتیں, پہلی بات یہ کہ نبی علیہ الصلوۃ والسلام نے پڑھنا لکھنا کسی سے نہیں سیکھا, لیکن اللہ نے آپ کو عالم الناس, انسان کا امتیاز ہے علم, اور اللہ نے علم میں سب سے زیادہ آپ کو سرفراز فرمایا. دوسری بات یہ کہ امی, ام القرآن میں پیدا ہونے والا نبی علیہ الصلوۃ والسلام واحد نبی ہیں جن کی ولادت مکہ مکرمہ میں ہوئی, جو زمین کا آغاز ہے اور اللہ کی تجلیات کا مرکز ہے. یہاں ایک اشکال جو ہے وہ پیدا کیا جا سکتا ہے اور مختلف انداز سے پیدا کیا جا رہا ہے, وہ یہ کہ حضرت علی رضی اللہ عنہ, نبی علیہ السلام تو مکہ مکرمہ میں پیدا ہوئے اور حضرت علی رضی اللہ عنہ کعبہ بیت اللہ میں, خانہ کعبہ میں پیدا ہو, تو اس لیے حضرت علی رضی اللہ عنہ کو مولود کعبہ کہتے ہیں اور اس کے لیے جشن منایا جاتا ہے. تو یہاں بنیادی طور پر دو باتیں ذہن نشین فرما لیجیے. ایک بات یہ کہ اگر کعبہ میں پیدا ہونا یہ امتیاز کی بات ہوتی تو نبی علیہ السلام کی ولادت کعبہ میں ہوتی, بیت اللہ میں ہوتی. آج بھی کوئی خاتون جو بچہ جننے کے قریب ہو مسجد میں نہیں جاتی. اسی طرح سے کسی مذہب سے تعلق رکھنے والی خاتون ہو, بچہ جنتے وقت وہ اپنی عبادت گاہ میں نہیں جاتی. تو لہٰذا کوئی خاتون جان بوجھ کے بچہ جننے کے لیے بیت اللہ میں نہیں جا سکتی. تو ایک بات تو یہ ذہن نشین فرما لیجیے کہ اگر یہ بات امتیاز کی بات ہوتی تو نبی پاک صلی اللہ علیہ وسلم کی ولادت بیت اللہ میں ہوتی, تو حضرت کی بیت اللہ میں ولادت نہیں, مکہ مکرمہ میں ولادت ہے. دوسری بات یہ قابل غور ہے کہ حضرت علی رضی اللہ عنہ کی جو ولادت ہے کعبہ کے اندر, وہ کوئی قطعی اور یقینی روایت سے نہیں. جو صحابی رضی اللہ عنہ بیت اللہ کے اندر پیدا ہوئے ہیں وہ حضرت حکیم بن حزام رضی اللہ عنہ ہیں. حضرت علی رضی اللہ عنہ کے بارے میں جو روایت ہے وہ تو کمزور روایت ہے. جو یقینی روایت ہے جن کے بیت اللہ کے اندر پیدا ہونے کی, وہ حضرت حکیم بن حزام رضی اللہ عنہ. حضرت حکیم بن حزام رضی اللہ عنہ کون تھے؟ یہ حضرت خدیجہ الکبریٰ رضی اللہ عنہا کے حقیقی بھتیجے ہیں. और इनकी उम्र 120 साल हुई है। नबी अलैहिस्सलाम के दोस्तों में से थे, ईमान बहुत बाद में लाए। 60 साल इन्होंने कुफर की हालत में गुजारे और 60 साल का उनमें ईमान ले और अल्लाह ने 60 साल इनके ईमान के पूरे फरमाए। तो हकीम बिन हिजाम रज़ियल्लाहु अन्हु को ये दो इम्तियाज हासिल हैं। एक इम्तियाज ये कि इनकी विलादत बैतुल्लाह में हुई, इनकी वालिदा इनको जनने के लिए बैतुल्लाह में नहीं गई, वो बैतुल्लाह में तवाफ़ के लिए गई थी। जब वहाँ मस्जिद हराम में तवाफ़ के लिए गई तो अचानक दर्द ज़हदी कैफियत पैदा हुई और इनकी विलादत हो गई। तो इनकी विलादत इत्तिफाक क्या है, इख्तियारी नहीं। बैतुल्लाह की जो विलादत है वो इख्तियारी नहीं बल्कि इस्तिरारी है और इत्तिफाक क्या है। तो हज़रत हकीम बिन हिज़ाम रज़ियल्लाहु अन्हु या हज़रत ख़दीजा रज़ियल्लाहु अन्हा के भतीजे हैं और इनकी विलादत जो है ये बैतुल्लाह में हुई। तो हज़रत अली रज़ियल्लाहु अन्हु की जो विलादत है वो कतई ख़बर के लिहाज से नहीं, रिवायत है, इस बारे में कमज़ोर रिवायत है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की विलादत मक्का मुकर्रमा में हुई। तो ये बात इसलिए मैंने गुजारिश कर दी कि दौर हाजिर इश्कालात का, फितनों का दौर है और शोशे बहुत से छोड़े जा रहे हैं और मीडिया पे ये शोशे मुख्तलिफ अंदाज से और मुस्तकिल तौर पर चल रहे हैं, इसलिए जहन अपना साफ रखना ज़रूरी है। तीसरी बात यह है कि नबी अलैहिस्सलाम का उम्मी होना उम्मत की निस्बत से है कि सबसे बड़ी जमात जो जन्नत के अंदर दाखिल होगी 120 सफ़ों में से 80 सफ़े ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की होंगी। तो इसलिए आखिरत के लिहाज से आपको उम्मी कहा जाता है। तो हज़रत का लकब उम्मी है और दुरूद शरीफ उम्मी सल्लल्लाहु अलैहि नबील उम्मी के अल्फाज जो हैं वो आते हैं। इसके बाद नबी अलैहिस्सलाम का जो दूसरा इम्तियाज़ है वो है कि नबी अलैहिस्सलाम का मनसब भी रिसालत है और हज़रत का लक़ब भी रसूलुल्लाह है। रसूलुल्लाह हज़रत का मनसब भी है और हज़रत का लक़ब भी है। फिर नबी अलैहिस्सलाम की रिसालत रिसालत आमा है, किसी इलाके तक महदूद नहीं, किसी कौम तक महदूद नहीं, किसी वक्त तक महदूद नहीं। तो नबी अलैहिस्सलाम की रिसालत रिसालत आमा है। तीसरा इम्तियाज़ नबी अलैहिस्सलाम को जो हासिल है वो मौजिज़ात के लिहाज से है कि नबी अलैहिस्सलाम को हिस्सी और अमली मौजिज़ात भी अता किए गए और नबी अलैहिस्सलाम को इल्मी मौजिज़ा भी अता किया गया और कुरान मजीद सबसे बड़ा इल्मी मौजिज़ा है। इसके बाद जो चौथा इम्तियाज़ जिस पर गुफ्तगु चल रही थी वो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का खातमुन्नबीयीन होना है कि नबी अलैहिस्सलाम आखिरी नबी हैं, नबी अलैहिस्सलाम पर नबूवत मुकम्मल हो गई। अब इस सिलसिले में जो बुनियादी बातें गुजारिश की जा रही थी, सबसे पहली बात कि अम्बियाए किराम अलैहिस्सलाम को जिस मकसद के लिए भेजा जाता रहा है, नबी अलैहिस्सलाम के बाद उस मकसद के लिए किसी नबी को भेजने की ज़रूरत नहीं। क्यों? ये नबी कब तशरीफ़ लाते थे? नबी तशरीफ़ लाते थे जब अल्लाह का पैगाम मिट जाता था। यहाँ अल्लाह का पैगाम कुरान मजीद महफूज है। अम्बिया किराम तशरीफ़ लाते थे जब पैगाम की वजाहत मिट जाती थी, उसमें तहरीफ हो जाती थी। और यहाँ हदीस पाक और फ़िक़ा ये अपनी असल हालत के अंदर मौजूद हैं और जिसके अंदर कोई तगैर तबदल और तहरीफ की कैफियत नहीं। तो कुरान मजीद में तहरीफ नहीं, हदीस पाक में तहरीफ नहीं और इसके साथ ही फ़िक़ा के अंदर तदवीन मौजूद है। तो लिहाजा इस लिहाज से किसी नबी के आने की ज़रूरत नहीं। तीसरा सबब यह कि नमूने अमल मिट गया, उसकी वजह से नबी तशरीफ़ लाए, जबकि नबी अलैहिस्सलाम की शरीयत का नमूने अमल ये मिटा नहीं, बल्कि अल्लाह ने खुद कुरान मजीद में फरमाया कि इशारा फरमाया सबीलुल मोमिनीन के ईमान वालों के रास्ते के मुताबिक रास्ते की इत्तिबा करो। इसके मानिए रास्ता मौजूद है तो इत्तिबा का हुक्म दिया गया, अगर रास्ता मौजूद ना हो तो इत्तिबा का हुक्म क्यों दिया जाए। कि अल्लाह ने खुद कुरान मजीद में एक ज़ाबता बयान फरमाया ला युकल्लिफुल्लाह नफ्सन इल्ला वुसअहा, कि जो इस्तेआत में ना हो अल्लाह उसको हुक्म देते ही नहीं। अल्लाह जो हुक्म दे रहे हैं कि सबीलुल मोमिनीन की इतिबा करो, इसके मानी है सबीलुल मोमिनीन मौजूद है तो अल्लाह उसकी इतिबा का हुक्म दे रहे हैं, अगर मौजूद नहीं है तो अल्लाह ऐसे काम का हुक्म नहीं देते जो इंसान की इस्तेआत में ना हो। तो इससे मालूम हुई ये बात कि नमूने अमल जो है वो मौजूद है। चौथा सबब नबी भेजने का वो ये कि अहकाम के अंदर तब्दीली, तगैर व तबद्दुल, हालात बदल गए और हुक्म जो है वो नया आ गया। अब जब नया हुक्म आया तो उसके लिए नबी के आने की ज़रूरत है कि नबी के ज़रिए से हुक्म आना है, तो लिहाजा अब नए अहकाम की ज़रूरत नहीं है, बल्कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बुनियादी उसूल बयान फरमा दिए कि जिसकी वजह से हालात की तब्दीली के साथ उन उसूलों की रोशनी में नए अहकाम मालूम किए जा सकते हैं कुरान और हदीस के इशारात से। तो इसलिए इस लिहाज से भी नबी के आने की ज़रूरत नहीं। फिर ये कि नबी क्यों तशरीफ़ लाते हैं, नबी तशरीफ़ लाते हैं अम्र बिल मारूफ और नहीं अनिल मुनकर के लिए, कि नेकी का हुक्म दें और बुराई से रोकें, यह बुनियादी मकसद है नबी के तशरीफ़ लाने का। और यहाँ अल्लाह ने क्या फरमाया, कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तामुरून बिल मारूफ व तनहून अनिल मुनकर, कि नबी अलैहिस्सलाम की उम्मत को ये फ़र्ज सपोर्ट कर दिया गया। जब नबी अलैहिस्सलाम की उम्मत को ये फ़र्ज दे दिया गया तो ये सपोर्ट कर दिया गया, अब किसी नबी के आने की ज़रूरत नहीं है। और अल्लाह तबारक व तआला का ये करम है कि नबी अलैहिस्सलाम की ये उम्मत आज दावत और तबलीग का काम इस गए गुजरे दौर के अंदर भी दुनिया के कोने कोने में ये काम दावत तबलीग का काम किया जा रहा है, तो लिहाजा इस लिहाज से भी नबी के आने की ज़रूरत नहीं। दूसरी वजह नबी के आने की ज़रूरत का न होना, नबी अलैहिस्सलाम के आखिरी नबी होने की जो दूसरी दलील है, ये पहली दलील है कि नबूवत जिस मकसद के लिए नबूवत मौजूद है कि अल्लाह ने नबी भेजे, उन मकासद के लिहाज से नबी अलैहिस्सलाम के बाद किसी नबी की ज़रूरत नहीं। दूसरी बात, दूसरी दलील नबी अलैहिस्सलाम का जो मौजज़ा है कुरान मजीद, ये दाइमी मौजज़ा है, जब तक मौजज़ा मौजूद है हजरत की नबूवत मौजूद है, लिहाजा ये मौजज़ा क़्यामत तक रहेगा। जब क़्यामत तक मौजज़ा रहेगा तो ये नबी अलैहिस्सलाम की नबूवत भी क़्यामत तक रहेगी। नबी अलैहिस्सलाम के दौरे मुबारक दुनियावी ज़िंदगी के दौरे मुबारक ही में नहीं, बल्कि आज भी ये चैलेंज मौजूद है कि अगर ये किसी को शक हो कि ये कुरान मजीद अल्लाह का कलाम नहीं या मौजज़ा नहीं, तो इस जैसी कोई आयत बनाकर दिखा दें। और इस सिलसिले में तहदीस नेमत के तौर पर अपनी बात यर्ज कर रहा हूँ कि दो गिरोहों से मेरी गुफ्तगू हुई, मैं मुनाजिर नहीं हूँ, बस ये है कि गुफ्तगू दीन के समझने के लिए अगर कोई आ जाए तो साथ हो जाती। यहाँ एक हिंदू आया दर्श में, मगरब के दर्श में हिंदू आया, किसी की मार्फत वो आए यहाँ, तो उसने आके ये कहा कि देखें हज़रत, हम इस बात के कायल हैं कि आपकी जो किताब कुरान मजीद है ये भी अल्लाह की तरफ से, और हमारी जो वैदे हैं वो भी अल्लाह की तरफ से हैं, तो लिहाजा ये अल्लाह की किताबें हैं, वक्त के लिहाज से इन पर अमल करना है, लिहाजा आप कुरान पे अमल कर रहे हैं, हम वैद पे अमल कर रहे हैं, तो इसलिए हम दोनों अल्लाह ही की किताबों पे अमल कर रहे हैं, तो वह भी अल्लाह की किताब है, ये भी अल्लाह की किताब है। तो अल्लाह ने जिस बात की तौफीक दी तो मैंने उससे एक बात कही, मैंने कहा देखें कि कुरान मजीद अल्लाह की किताब है और आपका दावा है कि वैद भी अल्लाह की किताब है, तो लिहाजा उसका फ़ैसला अभी कर लेते हैं। कुरान मजीद की किसी आयत के मुकाबले में आप कोई इबारत बना कर दिखा दें, अपने बड़े से बड़े माहिर से उसकी इबारत बनवा के दिखा दें कि क्या उसके बराबर की है या नहीं, और आप अपनी वैद का कोई सफ़ा जिस तो आपका जी चाहे वो उसको आप निशान लगा के मुझे दें, मैं उसको अपनी अल्फाज में लिखता हूँ, अगर मेरी तहरीर में फसाहत और बलावत उसके मुकाबले में ज़्यादा हुई तो बात वाजी हो गई कि वो अल्लाह का कलाम नहीं, और कुरान मजीद के मुकाबले में अगर तुम बना के ले आए तो फिर ठीक है, अगर ना बना सके तो इससे बात वाजी होगी कि ये अल्लाह का कलाम है और वैद जो है वो अल्लाह का कलाम नहीं। उसके बाद वो खामोश हो गए, उन्होंने आगे बात नहीं की। उसके बाद उठकर چلے گئے. بہرحال تذبذب کی حالت ان کے اندر پیدا ہو گئی, اللہ ان کے لیے ہدایت کا ذریعہ بنا دے. اسی طرح بہائیوں کے دو معتبر آدمی یہاں آئے, انہوں نے آ کے یہی بات بیان کی کہ یہ بات یہ ہے کہ یہ قرآن مجید کتاب مقدس ہے, ہم اس کو مانتے ہیں, لیکن یہ قرآن مجید جو ہے یہ منسوخ ہو گئی ہے کتاب, اس کی بجائے اللہ تعالیٰ نے کتاب اقدس نازل کی ہے. تو بہاءاللہ پر جو کتاب نازل ہوئی ہے وہ کتاب اقدس ہے, تو یہ کتاب مقدس ہے اور وہ کتاب اقدس ہے. اقدس اس میں تفضیل کا صیغہ ہے کہ زیادہ پاکیزہ, تو لہذا زیادہ پاکیزہ. تو اللہ نے جو بات کہلوائی تو میں نے ان سے بات گزارش کی کہ کتاب مقدس تو آپ اس کو مانتے ہیں اللہ کی کتاب, اور اس کو مانتے ہیں اس کو منسوخ مانتے ہیں. میں نے کہا آئیے اسی سے فیصلہ کر لیتے ہیں. ما ننسخ من آیت او ننسیہا نأتی بخیر منہا او مثلہا. اللہ نے ضابطہ بیان فرمایا کہ اللہ جس چیز کو منسوخ فرماتے ہیں تو اس سے بہتر لاتے ہیں یا اس کے برابر کی چیز لاتے ہیں. اب یہ کتاب اقدس ہے, آپ کا دعویٰ ہے کہ یہ قرآن مجید سے افضل ہے, یہ اقدس کا اقدس جو ہے افضل کے وزن پر ہے, تو یہ قرآن مجید سے افضل ہے. تو آئیے اس کا فیصلہ کر لیتے ہیں کہ قرآن مجید کی آیت جیسی آیت نہیں بنائی جا سکتی. جب نہیں بنائی جا سکتی تو اب جو کتاب اقدس ہے وہ اس سے زیادہ فصیح و بلیغ ہونی چاہیے یا کم از کم اس کے برابر کی ہونی چاہیے. لہذا آپ اپنی کتاب کا کوئی صفحہ مجھے بتا دیں, میں اس کو اپنے لفظوں میں لکھتا ہوں. اگر خود آپ کا دل اس کی گواہی دے دے کہ میری تحریر فصاحت و بلاغت میں افضل ہے اس کے مقابلے میں, تو اسی سے آپ سمجھ لیں کہ یہ اللہ کی کتاب نہیں ہو سکتی. اس کے بعد انہوں نے آگے بات نہ کی, ہاتھ ملایا اور کہنے لگے کہ ہم آپ کے شکر گزار ہیں کہ آپ جس بات میں نہیں آئے, پھر انشاءاللہ ملاقات ہوگی. تو ابھی تک ملاقات تو دوبارہ نہیں ہوئی. بہرحال میں جو بات عرض کر رہا ہوں کہ نبی علیہ الصلوۃ والسلام کا یہ معجزہ قرآن مجید یہ دائمی معجزہ ہے. وہ لوگ جو یہ کہتے ہیں کہ یہ قرآن مجید اصل قرآن نہیں بلکہ اس کے اندر صحابہ کرام رضی اللہ عنہم نے نعوذ باللہ کچھ باتیں داخل کی ہیں اور کچھ باتیں نکال دیں, تو اصل قرآن تو وہ ہے کہ جو ہمارے امام کے پاس غار کے اندر محفوظ ہے. اب یہ غار کے اندر جو امام کے پاس محفوظ ہے, پہلے تو غار کے اندر امام کا داخل ہونا یہی بے بنیاد ہے, تو اس کے بعد باقی ساری باتیں جو ہیں وہ بے بنیاد خود بخود جو ہے وہ ہو جاتی ہیں. لیکن یہاں سوال یہ ہے کہ یہ قرآن مجید اگر وہ نہیں, اس میں صحابہ نے کوئی چیز داخل کی ہے تو کوئی اور بھی اس میں داخل کر سکتا ہے, لیکن قرآن کی اللہ نے حفاظت کی ذمہ داری دی ہے. یہاں تک ذمہ داری دی ہے کہ وہ لوگ جن کا دعویٰ ہے کہ یہ قرآن اصل حالت میں نہیں, انہوں نے دو صورتیں بنائیں, ایک صورت سورۃ الفاطمہ بنائی, ایک صورت سورۃ الحسنین بنائی. لیکن اللہ کی حفاظت کا عجیب نظام ہے کہ اپنے ملک کے اندر بھی جو انہوں نے قرآن مجید شائع کیے ہیں اس کے اندر بھی وہ ان صورتوں کو شامل نہیں کر سکے. یہ اللہ تبارک و تعالیٰ کی طرف سے حفاظت ہے. تو اللہ تبارک و تعالیٰ نے اس معجزے کو دائمی رکھا ہے, یہ قائم ہے جب تک معجزہ موجود ہے. تو یہ معجزہ کس کا ہے؟ معجزہ ہے نبی پاک صلی اللہ علیہ وسلم کا. یا نبی علیہ السلام کا معجزہ ہے تو نبوت کس کی ہوگی؟ نبی پاک صلی اللہ علیہ وسلم کی ہوگی. جب تک یہ معجزہ موجود ہے نبوت نبی پاک صلی اللہ علیہ وسلم کی چلے گی. یہ دلیل ہے اس بات کی کہ یہ معجزہ قیامت تک کے لیے ہے. جب قیامت تک کے لیے ہے تو نبی علیہ السلام کی نبوت بھی قیامت تک کے لیے ہے, اور حضرت کے بعد کسی نے بحثیت نبی کے نہیں آنا. تیسری دلیل نبی علیہ الصلوۃ والسلام کی ختم نبوت کی یہ ہے کہ قرآن مجید کی خبر ہے. قرآن مجید کے اندر نبی علیہ الصلوۃ والسلام کے آخری نبی ہونے کی خبر کی مختلف صورتیں ہیں. ایک صورت تو یہ ہے کہ اللہ تبارک و تعالیٰ نے اشارات کے ذریعے سے, آپ دیکھیں کہ جو پہلی کتابیں ہیں ان کے اندر بعد میں آنے والے نبی کی خبر دی گئی ہے. حضرت عیسیٰ علیہ السلام نے فرمایا مبشرًا برسولٍ یأتی من بعد اسمہ احمد, کہ دیکھو کہ میں تمہیں خوشخبری سنانے والا ہوں اس بات کی کہ میرے بعد رسول تشریف لائیں گے, ان کا اسم گرامی احمد ہوگا. حضرت موسیٰ علیہ نبی علیہ الصلوۃ والسلام نے اپنے بعد عیسیٰ علیہ السلام کی آمد کی خبر بھی دی, نبی پاک صلی اللہ علیہ وسلم کی آمد کی خبر بھی دی, اور حضرت عیسیٰ علیہ السلام نے اپنے بعد رسول اللہ صلی اللہ علیہ وسلم کی آمد کی خبر دی. لہذا پورے قرآن مجید کے اندر نبی علیہ السلام کے بعد کسی نبی کے آنے کی کوئی خبر موجود نہیں، قیامت کے آنے کی خبر موجود ہے۔ تو اس سے بات معلوم ہوئی کہ قیامت تک نبی علیہ الصلوۃ والسلام کی نبوت ہے اور بحیثیت نبی کے کوئی حضرت کے بعد نہیں آئے گا۔ ایک اشارہ یہ ہے قرآن مجید کے اندر۔ دوسرا اشارہ یہ ہے کہ جہاں بھی امت کا ذکر آیا ہے یا وحی کے نزول کا ذکر آیا ہے، وہاں قبل کے الفاظ استعمال ہوئے ہیں، بعد کے الفاظ استعمال نہیں ہوئے۔ تو اس سے یہ بات معلوم ہو گئی کہ نبی علیہ الصلوۃ والسلام سے پہلے وحی نبوت ہے، حضرت کے بعد وحی نبوت نہیں ہے۔ تو یہ اشارات بھی قرآن مجید کے اندر موجود ہیں۔ تیسری بات جو قرآن مجید کے اندر اشارات کی شکل میں موجود ہے وہ ہے کہ نبی پاک صلی اللہ علیہ وسلم کے اسم گرامی سے خطاب نہیں کیا گیا قرآن مجید کے اندر۔ قرآن مجید کے اندر نبی علیہ الصلوۃ والسلام کو ایک جگہ حضرت سے خطاب کیا گیا ہے یا ایھا المزمل، یہ حضرت کی صفت۔ دوسری جگہ یا ایھا المدثر، دو مقام پہ یا ایھا الرسول اور باقی ہر مقام پہ یا ایھا النبی کہا گیا۔ اس کے اندر اشارہ کیا ہے؟ ایک اشارہ تو اس کے اندر ادب اور احترام کی تعلیم ہے کہ اللہ تبارک و تعالیٰ اس بات کو ظاہر فرما رہے ہیں کہ میں نبی علیہ السلام کا خالق ہوں۔ جب نبی علیہ السلام کا خالق ہوں تو میں ان کو نام سے نہیں پکار رہا، اے امت والوں تمہارے تو روحانی والد ہیں، تم بھی نبی علیہ السلام کو اسم گرامی سے مت پکارنا، ادب احترام کو اختیار کرو۔ ایک اشارہ یہ۔ دوسرا اشارہ جو اس کے اندر یہ ہے کہ جب کہا گیا یا ایھا الرسول کہ اے رسول، یا ایھا النبی جو اے نبی، اب اگر نبی ایک کی بجائے ایک سے زیادہ ہوں تو یہاں اشتباہ پیدا ہو سکتا ہے کہ کون نبی مراد ہے۔ اگر رسول ایک سے زیادہ ہوں تو اشتباہ پیدا ہو سکتا ہے کون رسول مراد ہے۔ کہ دیکھیے کہ آپ کالج میں تشریف لائے، آپ نے کہا کہ میں نے پروفیسر صاحب سے ملنا ہے، تو سوال ہوگا کہ کون سے پروفیسر صاحب سے ملنا ہے، کہ یہاں اشتباہ ہے کہ پروفیسر بہت ہے۔ اور اگر آپ آ کے وہاں فرما دیں کہ میں نے پرنسپل صاحب سے ملنا ہے تو کوئی یہ نہیں پوچھے گا کہ یہ کس پرنسپل سے ملنا ہے، کیونکہ پرنسپل تو ایک ہی ہوگا۔ یہاں آپ تشریف فرما ہیں اور ایک آدمی آئے اور آ کے کہا میں نے حاجی صاحب سے ملنا ہے، اب حاجی تو ماشاءاللہ بہت ہیں، کس حاجی صاحب سے ملنا ہے اسے پوچھا جائے گا۔ لیکن اگر آ کے وہ کسی کا نام لے لے تو پھر پوچھنے کی ضرورت نہیں۔ تو اسی طریقے سے یا ایھا النبی یا ایھا الرسول کہا گیا، اگر نبی اور رسول اور آنا ہوتا تو اشتباہ پیدا ہوتا تھا کہ اس سے مراد کون سا نبی ہے، اس سے مراد کون سا رسول ہے۔ اس کے معنی ہے کہ دوسرے رسول اور دوسرے نبی نے نہیں آنا، اس لیے یا ایھا النبی یا ایھا الرسول کا خطاب جو ہے قرآن مجید کے اندر موجود ہے۔ تو جب تک قرآن موجود ہے رسول بحیثیت رسول کے کوئی نہیں آئے گا اور نبی بحیثیت نبی کے کوئی نہیں آئے گا۔ یہ دلیل ہے نبی علیہ الصلوۃ والسلام کی ختم نبوت کی۔ پھر یہ کہ قرآن مجید کے اندر واضح طور پر نبی علیہ الصلوۃ والسلام کو خاتم النبیین کہا گیا ہے۔ نبی علیہ السلام کو واضح طور پر خاتم النبیین کہا گیا۔ اب خاتم النبیین کے معنی کیا ہیں؟ تو عربی زبان میں خاتم یختم و ختمن، اس کے معنی ہوتے ہیں بند کر دینا، بھر دینا، مکمل کر دینا۔ اب اسی سے لفظ ہے خاتم، مکمل کر دیا، بھر دیا گیا۔ اور خاتم کے معنی مہر کے ہوتے ہیں، اور خاتم کے معنی انگوٹھی کے بھی ہوتے ہیں، اور خاتم کے معنی آخر کے بھی ہوتے ہیں۔ تو خاتم النبیین کے نبیوں میں سب سے آخر میں تشریف لانے والے، تو یہ ہیں۔ اور اگر یہ کہا جائے کہ اس کے معنی مہر کے ہیں تو مہر کے لحاظ سے بھی حضرت آخری نبی ہیں۔ جب مہر لگ جاتی ہے کسی لفافے پہ، کسی پہ مہر لگ گئی، اب اس کے معنی کیا ہیں؟ کوئی چیز داخل نہیں ہو سکتی اور اندر سے کوئی چیز نکالی نہیں جا سکتی۔ تو نبی علیہ السلام خاتم النبیین ہیں، انبیاء علیہ السلام کی مہر ہیں۔ اب کسی کو نبوت سے نکالا نہیں جا سکتا اور کسی کو نبوت میں داخل نہیں کیا جا سکتا۔ اب یہ ہے کہ یہ بات کہی جاتی ہے کہ خاتم النبیین کے معنی ہے مرتبہ کے لحاظ سے سب سے اونچا۔ دیکھیے مولانا قاسم نانوتوی رحمۃ اللہ علیہ، یہ بات کل بھی میں نے گزارش کی تھی کہ تمہارے جو بندیوں کے سب سے بڑے عالم ہیں وہ کہتے ہیں کہ خاتم النبیین کے معنی ہے مرتبہ کے لحاظ سے سب سے اونچا۔ میرے محترم، انہوں نے خاتم النبیین کا جب یہ معنی کیا مرتبے کے لحاظ سے سب سے اونچا، تو اس سے نتیجہ کیا نکالا؟ नतीजा ये निकाला कि मर्तबे के लिहाज से जब सबसे ऊंचा आ गया, अब उसके बाद किसी के आने की ज़रूरत नहीं। तो उन्होंने इसको दलील बनाया है नबी अलैहिस्सलाम के आखिरी नबी होने की। तो लिहाजा ये दलील उन्होंने इसकी बनी है। तो अकीदा तो उन्होंने अपना इस्तेदार वाज़ह कर दिया। अब अगर यह कहा जाए कि नहीं जनाब, खातमुन नबीजीन के मानी है मोहर लगाने वाला, अब इस पर एक बात मैं अर्ज़ करने लगा हूँ, इसको बतौर ख़ास ज़हन में रखेंगे कि खातमुन नबीजीन नबी अलैहिस्सलाम को इसलिए कहा गया कि नबियों की मोहर हैं, कि अल्लाह तबारक व ताला ने नबूवत का इख्तियार नबी अलैहिस्सलाम को दे दिया। अब जो नबी आएगा, नबी अलैहिस्सलाम उस पर मोहर लगाएंगे तो वह नबी की हैसियत से आएगा। तो अब जितने नबी आएंगे नबी अलैहिस्सलाम की निस्बत से आएंगे। तो इस लिहाज से हमारा जो ग़ुलाम अहमद क़ादियानी हैं तो वो नबी अलैहिस्सलाम की मोहर से आए हैं। और मोहर के मानी क्या हैं कि जो नबी अलैहिस्सलाम की इताअत में कामिल होगा, इताअत की मोहर जिस पे लगी होगी वो नबी होगा। ठीक है, अब यहाँ सिर्फ तीन बातें मैं गुजारिश कर देता हूँ। पहली बात ये कि नबी अलैहिस्सलाम की इताअत में कामिल कौन, आइए कुरान मजीद से पूछते हैं, नबी अलैहिस्सलाम की इताअत में कामिल सहाबा किराम रज़ियल्लाहु अन्हुम, क्या उनमें से कोई नबी बना? नहीं बना। जब कामिल इताअत वालों में नबी नहीं बना जिनकी इताअत में कामिल होना कतई और यकीनी है, तो फिर बाद वाले के बारे में कैसे कहा जा सकता है कि ये नबी होगा, ये इताअत में कामिल? एक बात। दूसरी बात कि यहाँ तुम ये अकीदा रखते हो कि खातमुन नबीयीन के नबूवत की मोहर लगाने वाले नबी अलैहिस्सलाम हैं, तो ग़ुलाम कादियानी पे नबी अलैहिस्सलाम ने नबूवत की मोहर लगा दी। अब ग़ुलाम कादियानी ही सिर्फ नबी बना है या नबी अलैहिस्सलाम के बाद और अम्बिया भी तुम मानते हो? जी नहीं, एक ही नबी। तो यहाँ खातमुन नबी होना चाहिए था, खातमुन नबीयीन तो नहीं होना चाहिए था। अन नबीयीन तो जमा है, जब जमा है तो अरबी जबान में जमा कम से कम तीन से शुरू होती है, तो कम से कम तीन तो ऐसे होने चाहिए थे कि जिन पर मोहर लगती नबी अलैहिस्सलाम की तरफ से नबूवत की। दो बातें, तीसरी बात जो काबिल गौर है इस पर गौर फरमाते हैं। तो खुद मिर्ज़ा ग़ुलाम कादियानी ने अपनी विलादत की जो खबर दी है कि मैं पैदा हुआ अपनी हमशीरा के साथ जुड़वा पैदा हुआ, मैं अपनी हमशीरा के साथ जुड़वा पैदा हुआ, हम बहन भाई इकट्ठे पैदा हुए हैं, तो पहले माँ के पेट से बाहर जो है वो मेरी बहन आई है, उसके बाद मैं आया हूँ, तो उसके बाद मैं आया हूँ और मेरे बाद मेरी वालदा की कोई औलाद नहीं हुई, तो मैं खातमुल औलाद हूँ अपने वालिदैन का। अल्फाज पे गौर फरमाए कि मैं खातमुल औलाद हूँ अपने वालिदैन का। तो अगर खातम के मानी यही लिए जाएं जो यहाँ ले रहे हो तो फिर मफहूम क्या होगा? कि अगर खातमुन नबीयीन के मानी ये हैं कि नबी अलैहिस्सलाम मोहर लगाते जाते हैं और नबी बनते जाते हैं, तो फिर खातमुल औलाद के मानी भी यही है कि मैं अपनी वालदा का खातमुल औलाद हूँ, मोहर लगाता जाता था, मेरे बाद बच्चे निकलते जाते थे। जब ये मानी वहाँ नहीं लेंगे तो वहाँ मानी लेते हैं खातमुल औलाद के मानी है आखिरी बच्चा जो पैदा हुआ, तो यहाँ भी खातमुन नबीयीन के मानी यही लेने पड़ेंगे कि आखिरी नबी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम है। जैसे वहाँ खातमुल औलाद का मफहूम है, इसी तरह खातमुल नबीयीन का मफहूम है। बाकी तफसील इंशाअल्लाह कल होगी। अल्लाह मुझे भी आपको सही फहम सही अमल की तौफीक अता फरमाए। مالك يوم الدين اللهم صل وسلم وبارك على سيدنا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى أعداد لما تحب وترضى اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار